satu biru. Halia, yo chunab warni onton ostine ni chunab ke gare kha chunab bhane chai ke ho aba kaam chai makho na marni gof le chai hatti pacharni harlai gaun bata baire thapani sarkari paddhati haina maile ta tapai lai alle chinina ni ko tapai le मलाई नचिन्नु भएको तपाईँले, म त कम्युनिस्ट नेता पो त। ल हेर न जम्म भुँडी न पुट्टु चल्ला, अब बोल्नु चाहिने भोलि यस्तो त कसरी पत्याउनु गान्थे नेता भनेर तातो पिरो। मलाई तपाईँको यो अन्तर्राष्ट्रिय कलेजमा भर्ना हुन मन लागेको छ, यसमा के सुविधाहरू छ भन? कुन विषय पढ्ने भाइ? हाम्रो यो कलेजमा पढाइ भाइ सब थोक राम्रो छ। तातो पनि र पिरो पनि, कार्यक्रम तातो पिरो। हरेक शनिबार राति बीबीसी लन्डनको नेपाली सेवापछि आरपी पोखरेल र नवीन दाहालको साथमा सुन्ने प्रयास गर्नुहोला। तातो पिरो।